Book 2 38 38 في التاكسي تاكسي مدهي تاكسي مدهي من فضلك اطلب لي تاكسي سيارة أجرة كروبايا ايك تاكسي بولوا कृपया एक टैक्सी बोलवा. كم تكلف الى محطه القطار؟ स्टेशन पर्यंत जाण्यासाठी किती भाडे आकारणार? स्टेशन पर्यंत जाण्यासाठी किती भाडे आकारणार? كم تكلف الى المطار؟ विमानतळापर्यंत जाण्यासाठी किती भाडे आकारणार? विमानतळापर्यंत जाण्यासाठी किती भाडे आकारणार? من فضلك على طول كروبايا سرل पुढे चला كروبايا سرل पुढे चला من فضلك هنا الى اليمين كروبايا इकडून उजवीकडे वळा كروبايا इकडून उजवीकडे वळा من فضلك هناك عند الزاويه الى اليسار كروبايا त्या कोपऱ्याकडून डावीकडे वळा كروبايا त्या कोपऱ्याकडून डावीकडे वळा انا مستعجل मी घाईत आहे मी घाईत आहे معي وقت आता मला सवड आहे आता मला सवड आहे من فضلك هدئ السرعه कृपया हळू चालवा कृपया हळू चालवा من فضلك توقف هنا كروبايا इथे थांबा كروبايا इथे थांबा من فضلك انتظر لحظه كروبايا क्षणभर थांबा كروبايا क्षणभर थांबा انا راجع فورا मी लगेच परत येतो मी लगेच परत येते من فضلك اعطني فاتوره كروبايا ملا पावती द्या كروبايا ملا पावती द्या لا يوجد معي فكه माझ्या जवळ सुट्टे पैसे नाहीत माझ्या जवळ सुट्टे पैसे नाहीत تمام الباقي لك ठीक आहे राहिलेले पैसे ठेवा तुम्ही ठीक आहे राहिलेले पैसे ठेवा तुम्ही اوصلني الى هذا العنوان ملا ह्या पत्त्यावर घेऊन चला ملا ह्या पत्त्यावर घेऊन चला اوصلني الى فندقي ملا माझ्या हॉटेलवर घेऊन चला ملا ह्या हॉटेलवर घेऊन चला اوصلني الى الشاطئ ملا समुद्र किनाऱ्यावर घेऊन चला ملا समुद्र किनाऱ्यावर घेऊन चला